चलिए अब चलते हैं रुकू के उन्वान और आयतों के टाइटल की तरफ। ये रुकू रुकू नंबर 14 है, दूसरे पारे का आयत नंबर 232 से 235 तक, यानी 232 से 235 तक। इसका उन्वान क्या है? छोड़ने के बाद भी एहसान का रवैया। यानी हालात वर्स से वर्स भी होते जाए, छोड़ना भी पड़े, उसके बाद भी एहसान करना है या उसके बाद के हकूक। आयत नंबर 232, इसका उन्वान क्या है? एक मौका और दे दो। स्लैश में डाल के आप लिख सकते हैं तलाके हसना। आयत नंबर 233, इसका टॉपिक क्या है? नस्लों की गजा मां के सीने में। इसी तरह स्लैश डाल के इसको एक और एंगल से भी आप लिखेंगे, तलाक के बाद के हकूक। आयत नंबर 234, बेवगी की इद्दत के मसाइल। आयत नंबर 235, अभी जख्म हरे हैं। ये थी कुछ बातें, तिलावत सुनते हैं एक बार इसी रुकू की और उसके बाद इंशाल्लाह ताला तफसीर होगी। وإذا طلقتم النساء فبلغن أجلهن فلا تعضلوهن أن ينكحن أزواجهن إذا تراضوا بينهم بالمعروف ذلك يوعظ به من كان منكم يؤمن بالله واليوم الآخر ذلكم أزكى لكم وأطهر والله يعلم وأنتم لا تعلمون والوالدات يرضعن أولادهن حولين كاملين لمن أراد أن يتم الرضاعة وعلى المولود له رزقهن وكسوتهن بالمعروف لا تضار والدة بولدها ولا مولود له بولده وعلى الوارث مثل ذلك فإن أرادا فصالا عن تراض منهما وتشاور فلا جناح عليهما وإن أردتم أن تسترضعوا أولادكم فلا جناح عليكم إذا سلمتم ما آتيتم بالمعروف واتقوا الله واعلموا أن الله بما تعملون بصير والذين يتوفون منكم ويذرون أزواجا يتربصن بأنفسهن أربعة أشهر وعشرا فإذا بلغن أجلهن فلا جناح عليكم فيما فعلن في أنفسهن بالمعروف والله بما تعملون خبير ولا جناح عليكم فيما عرضتم به من خطبة النساء أو أكننتم في أنفسكم علم الله أنكم ستذكرونهن ولكن لا تواعدوهن سرا إلا أن تقولوا قولا معروفا ولا تعزموا عقدة النكاح حتى يبلغ الكتاب أجله واعلموا أن الله يعلم ما في أنفسكم فاحذروه واعلموا أن الله غفور حليم